एन्टेना फाउन्डेसन नेपालको उत्पादन नेपाल चौतारी। नमस्कार, म कल्पना भट्टराई, नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। सरकारले सबैभन्दा तल्लो तहका श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक 6,250 रुपियाँ तोकेको छ, अनि तोकिएको समयभन्दा बढी काम गर्नेलाई त्यही अनुसार पारिश्रमिक दिनुपर्ने नियम छ। के सबै श्रमिकहरूले सरकारको मापदण्ड अनुसारको पारिश्रमिक पाएका छन्? आज हामी यही विषयमा खोतल्दैछौ। यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो वेबसाइट www.afn.org.np सुन्दै हुनुहुन्छ। आजको कार्यक्रमका बारेमा तपाईँलाई भन्न मन लागेका कुरा एसएमएस मार्फत हामीलाई पठाउन सक्नुहुन्छ। त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर नाम र ठेगाना सहित आफ्नो कुरा खुलेर लेख्नुहोस् अनि हामीलाई 5500 पठाउनुहोस्। हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ, नेपाल चौतारी .afn टाइप गरी लाइक गर्नुहोस् अनि आफ्नो कुरा पोस्ट गर्नुहोस्। जति सरकारले तोकेको छ, तोकेको भन्दा हामीले आधा पनि रकम पाइरहेको अवस्था चाहिँ छैन, होइन? त्यो पनि कहिले काहीँ त अझ नियमित पनि हुँदैन। 8 घन्टा भन्दा बढी कुनै पनि मानिसलाई उसको स्वेच्छा बिना काममा लगाउन पाइँदैन। बढी लगाउनु परेमा हप्तामा 20 घन्टा र दिनमा 4 घन्टा भन्दा नबढ्ने गरी काम लगाउनु पर्छ। त्यसमा चाहिँ डेडीको दरले त्यो ओभर टाइमको पारिश्रमिक दिनुपर्छ भन्ने कुरो ऐनमा प्रष्ट छ, र उहाँले न्याय माग्न आउनुभयो भने त्यो न्याय पाउनु चाहिँ उहाँले नजिकको श्रम कार्यालयमा गएर उजुरी गर्नुभयो, उहाँले न्याय पाउनु। सुरु गरौं ब्याङ्किङ क्षेत्रबाट। नेपाल राष्ट्र ब्याङ्कको पछिल्लो रेकर्ड अनुसार नेपालमा क, ख र ग वर्गका गरी 213 ब्याङ्क र वित्तीय संस्थाहरू छन्। तिनीहरूका शाखा हेर्ने हो भने करिब 1500 हाराहारीमा पुग्छ। तिनमा हजारौं जना कर्मचारी काम गर्छन्। तर जब पारिश्रमिकको कुरो उठ्छ, असन्तुष्टिको दबिएको चरको स्वर ब्याङ्कमा काम गर्ने सहायक स्तरका कर्मचारीहरूबाट सुनिन्छ। दाङको एउटा वाणिज्य बैंकमा सहायक स्तरमा काम गर्ने एकजना कर्मचारीको गुनासो सुनौ साथी देवेन्द्र बस्नेतबाट। कति भयो यहाँले बैंकमा काम गर्न थाल्नुभएको? करिब करिब 1 वर्ष भयो मैले स्थानीय बैंकमा काम गर्न थाले। खास अनि कति छ तपाईँ मासिक तलब? मासिक करिब 8-9 हुन्छ तलब। अवस्था हाम्रो बैङ्कमा काम गर्ने जुनियर कर्मचारीहरूको अवस्था अत्यन्त दयनीय हो। बिहानदेखि साँझसम्म खटिनुपर्ने अवस्था, खासमा बिदा पनि नमिल्ने समस्या चाहिँ हामीलाई छ। अब अन्य अब बैङ्कमा काम गर्ने कर्मचारीहरू अरूहरू पनि हुनुहुन्छ, तर त्यहाँहरूभन्दा हामी जो जुनियर तहमा काम गर्ने कर्मचारी हौ बढी मात्रामा खटिनुपर्ने अवस्था हो। तपाईँको पोस्ट चाहिँ सहायक जुनियर पदमा कार्यरत छु। अनि जस्तो आफ्नो साथीहरू अरू कुनै बैङ्कमा गएर उहाँहरूले तपाईँको भन्दा बढी तलब पाउनु भएको, तपाईँको अलिकति कम भएको, आफ्नो साथीहरूको बिचमा त्यस्तो हुन्छ? कस्तो भन्दाखेरि बैङ्कहरू पनि वर्गीकरणमा छन्। त्यो अनुसार क वर्गको बैङ्क निजी बैङ्कमा काम गर्ने कर्मचारीको हैसियत अलिक बढी नै हुन्छ। त्योभन्दा तल्लो ख ग जुन वर्गमा पर्छन् ती बैङ्कमा काम गर्ने कर्मचारीहरूको हैसियत पनि एकदमै कम अवस्थामा चाहिँ छ। अनि आफूभन्दा अलिकति सिनियर पदको तलब चाहिँ कति छ तपाईँभन्दा एक स्टेपमा? तिनीहरूको त करिब करिब 15-20 चाहिँ अवस्था हुन्छ, तर हाम्रोमा 8-9 मात्रै हो मासिक। कस्तो लाग्छ? अब के गर्ने नि, बिहानदेखि हामी पनि काम गर्नुपर्ने हुन्छ, खटिनुपर्ने अवस्था हुन्छ, तर आफूभन्दा माथिल्लो त कर्मचारीको तलब हेर्दाखेरि अत्यन्तै धेरै नै हुन्छ। काम हेर्दाखेरि सरोबरा जस्तिकै देखे पनि अब पीडा चाहिँ हुन्छ, तर कुराहरू बाहिर निकाल्दाखेरि आफ्नो जागिरको सवाल पनि हुन्छ। त्यो कुरा निकाल्दाखेरि फेरि जागिर हातबाट धुनुपर्ने अवस्था पो हो कि भन्ने चिन्ता छ। हामीलाई पनि यसरी खुलेर कुरा गर्न पनि अप्ठ्यारो चाहिँ छ। आफूले फिल गर्नुहुन्छ त्यो हामीलाई विभेद गरिरहेछ भन्ने? विभेद छ, कर्मचारीहरूको तहमा विभेद छ, निकै समस्या छ हामीलाई पनि, र त्यो कुरा राख्ने ठाउँ हुन्छ नि, सोधखोज गर्ने ठाउँ पनि अभाव छ हामीमा। अब एउटा सिनियर तहमा कर्मचारीहरू हुनुहुन्छ, कुरा गर्दाखेरि समस्यामा पर्छौँ हामी। खास कतै कतै सङ्केत अब साथीभाइमा कुरा त हुन्छ, तर पर्सनल्ली अब अफिसमा व्यवस्थित रूपमा कुरा चाहिँ हुन सकेको छैन। नेपालका निजी क्षेत्रका वाणिज्य बैंकका सीईओ अर्थात प्रमुख कार्यकारीको पारिश्रमिक 5,00,000-14,00,000 रुपियाँसम्म छ, तर सहायक स्तरका कर्मचारीको तलब 1,000 हाराहारी भन्दा उँभो छैन। सीईओ र अरू कर्मचारी बीचको तलबको खाडल एकदमै ठूलो भयो भन्ने गुनासो धेरै सुनिएपछि नेपाल राष्ट्र ब्याङ्कले परार साल तलब निर्धारणका लागि निर्देशिका मार्फत वाणिज्य बैंकहरूलाई निर्देशन नै दियो। बैंकको पछिल्लो 3 आर्थिक वर्षको कुल खर्चको 5% वा बैंकको कुल सम्पत्तिको 0.025% मध्ये थोरै हुन आउने पैसा सीईओको तलब हुनुपर्ने भनियो। तर दुई वर्ष अघि जारी यो निर्देशिका अहिलेसम्म कार्यान्वयन भएको छैन। यसबारेमा नेपाल राष्ट्र बैंक के गरिरहेको छ? सुनौ नेपाल राष्ट्र बैंकका प्रवक्ता भास्कर मणि गेवालीलाई। सबै बैंकहरू चाहिँ मूलत कम्पनी कानून बमोजिम संस्थापित कम्पनी भएको हुनाले उनीहरू आफैमा स्वायत्त संस्था हुन्छन्। उनीहरूले चाहिँ आफ्नो कारोबार कसरी गर्ने भन्ने सन्दर्भमा ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरेका निर्देशन बमोजिम कारोबार गर्छ। यस्ता कुराहरू चाहिँ ब्याङ्कहरू आफैले सुधारुन्, कुनै तल्लो तहको कर्मचारी र माथिल्लो तहको कर्मचारीको बिचमा निकै ठुलो ग्याप भयो भने यसले असन्तुष्टि पैदा गर्छ, कर्मचारीमा चाहिँ मोटिभेसन गर्दैन भनेर सकभर ब्याङ्कहरू आफैले गरून् भन्ने नेपाल राष्ट्र ब्याङ्कको चाहना हुन्छ। र अहिले ब्याङ्कहरूले यस्तो नगरेको पाइएको हुनाले हामीले त्यो सन्दर्भमा चाहिँ अहिले अध्ययन चाहिँ गरिरहेका छौँ। एकपल्ट नेपाल राष्ट्र ब्याङ्कले चाहिँ सिएको तलब चाहिँ यति लाख भन्दा अथवा होइन सिएको तलब निर्धारण गर्ने कर्मचारी खर्चको यति पर्सेन्ट वा चाहिँ आफ्नो आमदानीको यति भनेर एउटा मार्गदर्शन दिएको हो होइन, त्यो अनुसार चाहिँ सिएको तलब चाहिँ निर्धारण भएको छ। अब अहिले आएर के हो भने जस्तो तपाईँले भन्नुभयो नि तल्लो तहका कर्मचारी र सिओको बिचमा माथिल्लो तहका कर्मचारीहरूको बिचमा निकै ठुलो ग्याप भयो, तल्लो तहका कर्मचारीहरूलाई आफ्नो चाहिँ खान लाउन पुग्दो चाहिँ तलब सुविधा चाहिँ हुन सकेन, यसले गर्दा चाहिँ नैराश्यता उत्पन्न भयो भन्ने निकै शिकायतहरू आइसकेपछि अहिले हामीले चाहिँ अध्ययन गरिरहेका छौँ र यदि त्यस्तै किसिमको देखियो भने हामीले आवश्यक चाहिँ व्यवस्था गर्छौँ। निजी लगानीका बैङ्कहरूकोमा चाहिँ सिएको तलब एउटा, अनि यता फेरि सरकारी उसको चाहिँ अब नेपाल राष्ट्र ब्याङ्ककै सिएको तलबमा चाहिँ अर्को बेग्लै बेग्लै त्यो मापदण्ड चाहिँ किन त्यसरी निर्धारण गरेको थियो? यो यस्तो हुन्छ, निजी क्षेत्रमा चाहिँ उनीहरू जस्तो मैले भने कि उनीहरू आफै स्वायत्त हुन्छन् यो काम गर्नुको लागि र उनीहरूले चाहिँ एउटा वैज्ञानिक न्यायोचित औचित्यपूर्ण तरिकाले गरेनन् भने हामीले चाहिँ हस्तक्षेप गर्ने हो, निर्देशन दिने हो। सरकारी क्षेत्रका सङ्घ संस्थाहरूमा चाहिँ सरकारले तोकेको मापदण्डभित्र रहेर चाहिँ तलबको हकमा चाहिँ तलब निर्धारण गर्नुपर्ने हुन्छ, त्यस कारणले गर्दा सरकारले तोकेको मापदण्डभित्र रहेर गर्दाखेरि उनीहरूको चाहिँ निजी क्षेत्रका ब्याङ्कहरूसँग चाहिँ फरक पर्छ। अहिले त्यो अध्ययन गर्दै हुनुहुन्छ भने केही कुराहरू यहाँहरूले पाउनु भएको छ? अहिले चाहिँ यो अध्ययनको क्रममा भएको हुनाले अब यो कुरा बिचमा चाहिँ बोल्न मिल्दैन र हामी कुनै कन्क्लुजनमा अझै पुगिसकेका छैनौँ। पुगिसकेपछि चाहिँ हामीले चाहिँ मार्गदर्शन निर्देशन के रूपमा चाहिँ नेपाल राष्ट्र ब्याङ्क चाहिँ प्रस्तुत हुन्छ। औचित्यपूर्ण तरिकाको त्यो तलब मापन यदि रहेन रहेछ भने चाहिँ के गर्छ नेपाल? रहेन रहेछ भने चाहिँ हामी आवश्यक निर्देशन दिन उपयुक्त हुन्छ या मार्गदर्शन जारी गर्न उपयुक्त हुन्छ। जस्तो सिओको तलब भत्ता सम्बन्धमा हामीले मार्गदर्शन जारी गर्यौँ, त्यो मध्ये कुनै एउटा उपयुक्त माध्यमबाट हामीले चाहिँ आफूले भन्नुपर्ने कुरा चाहिँ हामी भन्छौँ र त्यो जुन चाहिँ औचित्यपूर्ण छैन त्यसलाई औचित्यपूर्ण बनाउने काम गर्छौँ। जस्तो हालै बिमा समितिले 15 गुनाको कुरा लिएर आएको थियो होइन मातहतका संस्थाहरूमा, अब कति गुना उपयुक्त हो भन्ने कुरा हामीले नेपालको अहिलेको वस्तुस्थिति र नेपालको चाहिँ आवश्यकता सम्पूर्ण कुरालाई विचार गरेर यदि त्यसरी आउनुपर्ने आवश्यकता देखियो भने त्यो किसिमले पनि चाहिँ नेपाल राष्ट्र ब्याङ्कले आवश्यक व्यवस्था गर्छ। नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता भास्कर मणि गेवाली ब्याङ्कले पारिश्रमिकका सम्बन्धमा गरिरहेका काम कारवाहीबारे बताउँदै हुनुहुन्थ्यो। पारिश्रमिकको मार खेपेको अर्को ठूलो जमात हो संचारकर्मीहरूको। देशैभरि बगरेल्ती खुलेका एफएम स्टेशन अनि दर्जन बढी टेलिभिजन च्यानल मध्ये थोरैले मात्र आफ्ना कर्मचारीलाई बेलैमा पारिश्रमिक दिन्छन्। बाँकीले कि दिँदैनन् कि सरकारले तोके अनुसारको दिँदैनन्। छापा संचार माध्यममा काम गर्ने धेरैको अवस्था पनि त्यस्तै छ। मापदण्ड अनुसारको तलब दिइनुपर्छ भनेर नेपाल पत्रकार महासंघको नेतृत्वमा संचार गृहहरूमा अनुगमन पनि गरियो। संचारकर्मीहरूको हकहितका लागि बनेको श्रमजीवी पत्रकार सम्बन्धी ऐन पनि छ, तर धेरै संचारकर्मीहरूले बिना पारिश्रमिक नै काम गरिरहेका छन्। यस्तै केही संचारकर्मीहरूसँग नेपालगंजका साथी माधव अधिकारीले कुराकानी गर्नुभएको छ। दुईजना महिला पत्रकारहरूको माझमा यति बेला म उभिएको छु, लक्ष्मी बिसी शोभा केसी दुवैजना हुनुहुन्छ। लक्ष्मी बिसी शोभा केसी दुवैजना संयोगले एउटै मिडियामा आबद्ध हुनुहुन्छ, उहाँहरू रेडियोमा काम गर्नुहुन्छ। लक्ष्मीजी स्वागत छ यहाँलाई। हस् धन्यवाद। अनि केमा काम गरिरहनु भएको छ? रेडियो हिमालय एफएममा काम गर्छु र एउटा काठमाडौँबाट निस्किने महिला पत्रिका हो हस्ना म्यागजिनमा पनि यहाँबाट रिपोर्टिङ गर्छु। कति भयो लक्ष्मीले रेडियोमा रिपोर्टिङ गर्न थालेको या काम गर्न थालेको चाहिँ? मैले 2064 सालदेखि हो, लगभग लगभग लगभग 5-6 वर्ष त भयो रेडियोबाट चाहिँ पाएको पारिश्रमिकका आधारमा या आफूले पाएको चाहिँ गरेको कामका आधारमा कति सन्तुष्ट हुनुहुन्छ सन्तुष्टिका कुरा गर्दाखेरि अब पत्रकारिता क्षेत्रमा त्यसमा पनि महिला त्यसमा फेरि यो न्यूनतम पारिश्रमिक एन अहिले जति पनि लागू गर्ने भनेको छ त्यो लागू नभइरहेको अवस्थामा अब सन्तुष्टि भन्नुभन्दा पनि त्यो कुरा नगर्दा नै ठिक हुन्छ जस्तो मलाई लाग्छ किनभने अहिले न्यूनतम पारिश्रमिक भनेर तोकिएको छ तर त्यसको आधा पनि दिँदैनन् होइन त्यसमा पनि फेरि महिलालाई अब दुईटा केटा र केटीसँगै आबद्ध छन् तर भने केटीको पनि उही क्षमता छ भने केटीलाई भन्दा केटालाई अलिक बढी प्रायोरिटी दिइरहेको अवस्था छ लक्ष्मीजी तपाईँ हरेक ठाउँको रिपोर्टिङमा पुगि नै रहनु भएको हुन्छ आर्थिक रूपमा पनि तपाईँलाई चाहिँ भार परिरहेको हुन्छ तर पनि तपाईँले काम गर्ने संस्थाबाट तपाईँले पाउने पारिश्रमिकका आधारमा तपाईँको जिन्दगी कसरी चल्छ एकदम गाह्रो छ है यो कस्तो हुन्छ भने रिपोर्टिङ गर्न गइन्छ अब रिपोर्ट ल्याउनै पर्ने हुन्छ भोइस ल्याएर आफूले रिपोर्ट बजाउनु पर्ने हुन्छ होइन अब त्यहाँ गएपछि हुन्छ नि अब रेडियो मिडिया हाउसले अब कुनै पनि मिडिया हाउसले त्यस्तो दिन्छ जस्तो मलाई लाग्दैन होइन अब त्यहाँ रिपोर्टिङका क्रममा जाँदाखेरि आउने जाने होइन खर्च हुन्छ नि रिक्सा भाडा अब यातायात खर्चहरू त्यो दिनुपर्ने हो तर त्यो दिइरहेको अवस्था छैन कतिपय अवस्थामा चाहिँ मोबाइल खर्च पनि आफ्नै अब आउने जाने भाडा पनि आफ्नै रिपोर्ट बजाऊ त्यसबाट के उपलब्धि छैन हामीसँग शोभा केसी पनि हुनुहुन्छ शोभाजी तपाईँलाई चाहिँ कस्तो अनुभव छ जस्तो यो एउटा पत्रकारिता मेरो विचारमा चाहिँ एउटा नसा हो होइन यो नसा अनुसार नै अब सुरु गरियो अब सुरु गरेपछि छोड्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ होइन र सुरु गर्दै जाँदा न छोड्न मिल्ने न चाहिँ अब यसलाई अँगाल्न मिल्ने अवस्था चाहिँ एकदमै गाह्रो छ र यो पारिश्रमिकका कुराहरू यो मैले गर्दै गरेको मिडिया मात्रै नभनौँ होइन अन्य जुनसुकै मिडियामा पनि जुन तोकिएको छ त्यो तोकिएको अनुसारको पारिश्रमिक कसैले पनि पाइ अवस्था छैन जो म पनि स्वयं हो होइन कतिपय कुराहरू दिनभरि रिपोर्टिङ गरिन्छ थकाइ पनि बेसी लागेको हुन्छ समाचार लेखिन्छ जब समाचार लेखेर प्रसारण हुन्छ र प्रकाशित हुन्छ तिनै हो एउटा पत्रकारको एउटा हामीले पाइरहेको पारिश्रमिक रकम त त्यो 2-4 रुपियाँ हो श्रमजीवी ऐन लागू गरिएको छ न्यूनतम पारिश्रमिक ज्याला भनेको छ त्यो पैसा पनि पाउन नसक्दा कहिले काहीँ पक्कै पनि माधवजी त नहुने होइन होइन हामीले नै अब रिपोर्टिङ गर्ने क्रममा होइन विभिन्न ठाउँमा यस्तो ठाउँ भ्रष्टाचार भयो होइन विभिन्न ठाउँमा यो कुरा पुगेन यो कुरा भएन भनेर हामीले नै वकालत गर्छौँ तर आफ्नै पीडित भइरहेको अवस्था छ कतिपय कुराहरू भनेर पनि भन्न साध्य हुँदैनन् होइन तपाईँले कति घन्टा मेहनत गर्नुहुन्छ दिनमा 8 घन्टा तपाईँले कति पारिश्रमिक पाउनुहुन्छ जति सरकारले तोकेको छ तोकेको भन्दा हामीले आधा पनि रकम पाइरहेको अवस्था चाहिँ छैन होइन खुलेर भन्नुपर्दाखेरि त्यो पनि कहिले काहीँ त अझ नियमित पनि हुँदैन तपाईँको पनि त्यस्तै हो कि तपाईँको अलिक फरक छ त्यस्तै हो तर शोभाले भनेको एउटा कुरामा चाहिँ मलाई जोड्न मन लाग्यो जस्तो हामीले अरूका बारेमा वकालत गर्छौँ होइन तर जब अब हामी एकदमै मैले वर्षौँदेखि काम गरिरहेको छु मेरो पैसा अब अहिलेसम्म मैले पाइरहेको छैन भनेपछि मैले के गर्ने त त्यसपछि मैले कहाँ मुद्दा हाल्न जाने होइन त्यो विकल्पहरू छैनन् किनभने म त्यहाँ मैले काम गर्दै जाँदा मैले भोगी पनि रहेको छु होइन त्यस्तै किसिमका समस्याहरू पनि मलाई चाहियो भनेको बेलामा यदि यति दिएको बेला यसले मानेन भने यसलाई निकालिदिने जागिरबाट भन्नेसम्म पनि त्यो समस्याहरू पर्छ कि अब रेडियोले दिएका सबै काम गर्नुपर्छ रेडियोमा कार्यरत शोभा केसी र लक्ष्मी बिसी दुवैजनाको पीडा जस्तै थुप्रै सञ्चारकर्मीहरूको पीडा यही छ नेपाल चौतारीका लागि नेपालगञ्जबाट म माधव अधिकारी तपाईँले एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ कार्यक्रम नेपाल चौतारी तपाईँ देशभरिका 70 भन्दा बढी एफएम स्टेशन र हाम्रो वेबसाइट www.afn.org.np मार्फत सुनिरहनु भएको छ कार्यक्रम सुनिरहँदा तपाईँलाई भन्न मन लागेका कुरा हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर हाम्रो नम्बर 5500 पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेटाउन सक्नुहुन्छ हाम्रो पेज हो www.facebook.com/nepalchautari.fm सर भन्नुहोस् बाहिर एकजना मान्छेलाई केही जानकारी चाहियो रे केको बारेमा पदमपुर गाविसमा कति रकम गएको छ के कामको लागि भन्ने कुराको रे उताबाट दिएनन् रे ओहो पत्रकार हो होइन आम नागरिक भन्छ मैले जानकारी दिन मिल्दैन भनेको त लेखेर दिनुहोस् के मिल्छ के मिल्दैन पो भन्छ सूचनाको हक पत्रकारका लागि मात्र होइन हरेक आम नागरिकहरूको लागि हो सूचनाको हक सम्बन्धी कार्यक्रम नेपाल चौतारी देशभरिका 70 भन्दा बढी एफएम स्टेशनबाट प्रसारण हुन्छ तपाईँले एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी श्रमिकहरूको पारिश्रमिकमा भएका व्यतिथिबारे कुराकानी गर्दैछौं श्रम ऐनले भन्छ, 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जन पाउनु श्रमिकको अधिकार हो। यदि उसले आफ्नै इच्छाले त्योभन्दा बढी काम गर्छ भने त्यो बापतको ओभरटाइम ज्याला वा पारिश्रमिक पनि पाउनुपर्छ। तर विभिन्न उद्योग धन्दा, सरकारी र गैर सरकारी संस्थाहरूमा सिक्युरिटी गार्डको रूपमा काम गर्नेहरू भन्छन्, कम्तीमा 12 घण्टा ड्युटीमा खट्नुपर्छ, साताको छुट्टी पाइँदैन अनि ओभरटाइमको पैसा पनि पाइँदैन। यसमा देखिएको प्रष्ट कुरो चाहिँ के छ भने, सिक्युरिटी गार्डको काम दिने संस्थाले तलब बापत दिएको सबै पैसा ती श्रमिकको हातमा पर्दैन, तिनलाई तालिम र काम दिलाइदिने रोजगारदाता ठेकेदारले केही पैसा राख्छन्। कुरा के हो खासमा? हेटौडाका साथी हरि हुमागाईले श्रमिक र रोजगारदाता ठेकेदारलाई सोध्नु भएको छ। मेरो नाम बलराम पौडेल हो, म अहिले सेक्युरिटी गार्डमा काम गर्छु। म अहिले यो ग्रुप 4 सप्लायर्स ठेकेदार कम्पनीबाट काम गर्छु। तपाईँले पारिश्रमिक चाहिँ कति पाउनुहुन्छ नि गार्डमा काम गरे बापत? अब हामीले पारिश्रमिक भन्दा त अब एउटा लेबरले पाउने जतिको पनि पा छैन। रोडतिर निर्माणमा काम गर्ने लेबरले 300-400 दैनिक पाउँछ भन्दाखेरि उसको महिनाको 9-10 हजार रुपियाँ हुन्छ। तर हाम्रो गार्ड 24 घण्टा रात दिन केही नबनिकन ड्युटी गर्ने गार्डले अहिले चाहिँ 6,062-7,000 भन्दा चाहिँ पाएको छैन गाडीहरूले। हामीले काम गरेको मेहनत अनुसार बढी पैसा चाहियो भनेर माग गर्नु भएको छैन? हामीले माग त गरिराखेकै हो, तर यहाँका उद्योगपतिहरू, यहाँका चाहिँ मिल मालिकहरू बरु ठेकेदारलाई 10,000-15,000 खुवाउन तयार छन्। वास्तविक काम गर्ने पीडामा परेको मजदुरहरूलाई चाहिँ 6,000-7,000 ती ठेकेदारहरूले दिँदाखेरि, ठेकेदारले 7,000 दिँदाखेरि हामीलाई 8,000 सिधै उद्योगबाट लिए नि त भन्दा पनि उनीहरू दिन तयार छैनन्। तपाईँहरूको ग्रुप 4 कम्पनीले 7,000 रुपियाँ दिन्छ मासिक, र तपाईँको कम्पनीले चाहिँ उद्योगबाट चाहिँ कति लिएको हुन्छ मासिक? ग्रुप 4 कम्पनी होइन, यो ठेकेदार भन्छौँ हामी चाहिँ, हुन त उसले कम्पनी भनेको छ, कम्पनी ऐन अन्तर्गतै आएको छु भनेको छ। देखावटी रूपमा 6,200 कार्यान्वयन गरे पनि अरू थुप्रै भत्ताहरू हुन्छन्, थुप्रै भत्ता जोड्दाखेरि अरू 6,200 हुन्छ, त्यो केही पनि नदिइराखेको स्थिति छ। जस्तै तपाईँले 7,000 पाइरहनु भएको छ मासिक नेसनल सुपमा काम गरे बापत, तपाईँको ठेकदार कम्पनीले उद्योगबाट कति पैसा लिएको हुन्छ मासिक? उसले छुट्टा छुट्टै शीर्षकमा लिएको हुन्छ, 10,000-15,000 लिएको पाइएको छ नेसनल सुपमा चाहिँ। तर हामीलाई दिने बेलामा 15,000 लिएको कमान्डरको 10,000 र गाडीहरूको 7,000 भन्दा दिइराखेको स्थिति छैन। 4,000-5,000 चाहिँ मजदुरहरू कार्यरत छन् ग्रुप 4 मार्फत नेपालमा। एउटा यो विदेशी संस्था हो, बहुराष्ट्रिय कम्पनी हो, यसले मासिक रूपमा चाहिँ लगभग चाहिँ करोडौं रुपियाँ चाहिँ फाइदा गरेर विदेश लगिरहेको स्थिति छ। तपाईँहरूले 7,000 रुपियाँ पाउनुहुन्छ, तर तपाईँलाई काम लगाउने कम्पनीले चाहिँ उद्योगबाट 12,000-15,000 लिएको हुन्छ मासिक? एकदमै लिएको हुन्छ, छुट्टा छुट्टै। अब उसले त्यो हामीलाई देखाएको हुँदैन, जस्तै एउटा कम्पनी मालिकले पनि एउटा खाता चाहिँ देखाउने, पत्रकार तपाईँ हामी जस्तै मान्छेलाई देखाउने, अर्को खाता सेपरेट खाता हुन्छ भनेर जस्तै यसले चाहिँ एउटा शीर्षकमा 7-8 हजार मात्रै दिएको देखाउँछ, अनि अर्को सुविधाको हिसाबले चाहिँ सबै जोड्दाखेरि तपाईँको 12-15 हजारसम्म चाहिँ मासिक रूपमा हाम्रो लिएको हुन्छ यसले। तपाईँहरूले कति घन्टासम्म काम गर्नुपर्छ दैनिक? अब हामीले दैनिक हामीले 8-12 घण्टासम्म, अब एउटा साथी जस्तै बिमारी भयो आइदिएन भने हामीले 16 घण्टा लगातार 32 घण्टासम्म 24 घण्टासम्म पनि ड्युटी गरेको छौँ। तपाईँलाई कुनै पनि बिदा दिएको हुँदैन? सरकारी बिदा, त्यसपछि शनिबार चाडपर्वहरूमा तपाईँलाई परि आएको बिदाहरू कुनै पनि दिएको हुँदैन? ड्युटी चाहिँ हामीले छोड्न मिल्दैन, किनभने एउटा चाहिँ तपाईँहरूको एउटा जस जिम्मेवारी हो भन्छ, हामीलाई ड्युटी छोड्न मिल्दैन। र बिदा दिए पनि अब त्यो यदि बिदा बसियो भने ग्रुप 4 ले चाहिँ संविधान अन्तर्गत, नेपालको चाहिँ संविधान अन्तर्गत चलेको भन्छ, जस्तै म महिनामा 2 दिन बिदा बसेँ भने मैले छुट्टै एउटा फारम भरेर हामीलाई मासिक दिने बिदाको चाहिँ उसमा भरेर दिनुपर्छ। मेरो नाम चाहिँ रामबहादुर गुरुङ र म चाहिँ केटिएम सेक्युरिटी सर्भिसमा चाहिँ एरिया अफिस हेटौडाको चाहिँ कार्यरत छु। तपाईँहरूले कति जति सेक्युरिटी गार्डहरूलाई राखिरहनु भएको छ, कहाँ कहाँ काम लगाइरहनु भएको छ? र काठमाडौँ एरियामा चाहिँ हाम्रो कन्ट्याक्ट भइरहेको छ, 150 जना चाहन्छौँ हाम्रो सेक्युरिटी कार्ड काठमाडौँ डिप्लाई भइसक्यो, र विराटनगरमा पनि हाम्रो 8-10 जना विराटनगरमा भएको छ, बुटोलमा चाहिँ 25 जना चाहन्छन् बुटोलमा भइसकेको छ। मासिक रूपमा एकजना सेक्युरिटी गार्ड बराबर तपाईँले कति लिनुहुन्छ? हामीले एकजना सेक्युरिटी गार्ड बराबर 10,109 रुपियाँ चाहन्छौँ लिन्छौँ। सेक्युरिटी गार्डहरूलाई चाहिँ कति दिनुहुन्छ नि मासिक? सेक्युरिटी गार्डलाई मासिक चाहिँ हाम्रो चाहिँ 7,200 पर्छ 8 घण्टा बराबर, र 12 घण्टा ड्युटी गर्छ भने 10,234 रुपियाँ पर्छ। तपाईँले चाहिँ यो बिचको 3,000 करिब ग्याप भएको छ, यो सबै पैसा चाहिँ तपाईँको कम्पनी लिनुहुन्छ? बिचको जुन ग्याप भन्नुभयो, त्यो ग्यापमा चाहिँ कस्तो हुन्छ भनेदेखि, गार्डहरूलाई चाहिँ युनिफर्मदेखि लिएर तपाईँको युनिफर्म पनि 2-2 जोर वर्षमा 2 जोर युनिफर्म दिनुपर्ने हुन्छ, त्यस्तै जाडोको टाइममा चाहिँ ज्याकेट दिनुपर्ने हुन्छ र स्वेटर दिनुपर्ने हुन्छ, त्यसमा पनि खर्च भइरहेको हुन्छ। त्यस पछि चाहिँ सार्वजनिक बिदा हुन्छ, 13 दिन सार्वजनिक बिदाको पैसा पनि उहाँ गार्डहरूलाई दिनु पर्यो। अब उसको चाहिँ बुवा या मुवा दुईजनाको चाहिँ हामीले चाहिँ क्रिया बिदा बराबरको 13-13 दिनको चाहिँ गरेको अवस्थामा चाहिँ बिदाको पैसा दिनुपर्ने हुन्छ। त्यसपछि श्रम ऐन अनुसार 18 दिन घरबिदाको पैसा पनि हामीले वर्षमा दिन्छौँ। त्यसपछि सिएल भन्ने हुन्छ, सिक लिभ, अब क्याजुअल लिभ पनि भन्छ त्यसलाई, र त्यो पनि हामीले 7 दिनको दिन्छ। जम्मा 25 दिनको चाहिँ त्यो बिदाको पैसा पनि हामीले उहाँहरूलाई दिन्छौँ। इन्सुरेन्समा पनि केही पैसा चाहिँ हामीले इन्सुरेन्समा पनि इन्भेस्ट गर्नुपर्ने हुन्छ, 2,00,000 चान्जुनको इन्सुरेन्स हुन्छ। भनेपछि उनीहरूले मासिक तपाईँले चाहिँ 10,100 रुपियाँ लिनुहुन्छ, 7,000 सेक्युरिटी कार्डलाई दिनुहुन्छ, 3,000 चाहिँ कम्पनीले राख्नुहुन्छ, त्यसको चाहिँ तपाईँले विभिन्न सुविधाहरू दिए बापत चाहिँ कम्पनीले राख्नु भएको कस्तो हुन्छ भनेदेखि 41.50 रुपियाँ हामीले लिन्छौँ, तर हाम्रो चाहिँ इन्भेस्ट चाहिँ 44 रुपियाँ चान्चुनको इन्भेस्ट परिरहेको हुन्छ अहिले चाहिँ मार्केटको चाहिँ जुन महँगाईले गर्दाखेरि र विभिन्न किसिमको ट्याक्सहरू सबैले गर्दाखेरि त्यो कारणले गर्दाखेरि हामी अहिले त अझ घाटामै छौँ। तपाईँले यतिको सुविधा दिइरहेको छु भनिरहनु भएको छ, तर सेक्युरिटी मजदुरहरूले चाहिँ हामीले 8 घन्टा होइन 24 घन्टा 32 घन्टासम्म काम गरिरहनु भएको हुन्छ, कुनै पनि विदा पाउँदैनौँ, हामीले चाहिँ मेहनत मात्रै गरिरहनु भएको हुन्छ, तर पैसा चाहिँ उद्योग वा संघ संस्थाहरूले धेरै दिन्छ, डबल दिन्छ, तर हामीले 7,000 रुपियाँ मात्रै पाउँछौँ भनिरहेका छन्। जुन अरू सेक्युरिटीहरूको तपाईँको चाहिँ श्रम ऐनलाई नटेकेको सेक्युरिटीहरू पनि थुप्रै छन् र श्रम ऐन अनुसारले हामीले टेकेरै काम गर्ने चाहिँ कोसिस गरेको छौँ। श्रम ऐनको चाहिँ 62,50 जुन छ त्यही न्यूनतम स्यालेरी रेट छ, तलब चाहिँ स्केल छ, त्यसैलाई टेकेर हामीले गरेको। श्रम ऐन भन्दा माथि चाहिँ हामीले जान सक्दैनौँ, किनभने हामीले श्रम ऐन अन्त माथि गइसकेपछि हामीले चाहिँ उहाँहरूलाई बढी सुविधा दिइसकेपछि तपाईँको सञ्चय कोषको व्यवस्था छ, हाम्रो उपदानको व्यवस्था छ, त्यसमा पनि हामीले कम्पनीले चाहिँ धानु नसक्ने अवस्था पर्न सक्छ। अब जुन नाफा देखिएको छ 3,000 त्यो नाफा हुँदैन उनीहरूलाई चाहिँ, बिदाहरूको कम हुने, धेरै घन्टा खट्नु पर्ने भन्ने उनीहरूको गुनासो छ। त्यसमा चाहिँ हामीले कुनै पनि सेक्युरिटी गार्डलाई 8 घन्टा बराबर 26 दिनको चाहिँ ड्युटी बराबर चाहिँ 1 महिनाको मानेको हुन्छ र चाहिँ हप्तामा 1 दिन हामीले डिएफ दिन्छौँ। त्यही डिएफ बापत नै ओटी बेसिकको डबल ले चाहिँ ओटी खटाएको हुन्छ, त्यसै जोडेर चाहिँ हामीले 72 चान्सुन पुर्याएको हो। अर्को कुरो, कुनै पनि फ्याक्ट्रीमा या त उद्योगहरूमा चाहिँ हाम्रो खटाइएका गार्डहरूबाट कुनै हानि नोक्सानी या त चोरी कुनै भयो भने हाम्रो गल्ती भएपछि हाम्रो इन्सुरेन्सबाट क्लेम गर्छ, कुनै गार्डलाई चाहिँ त्यसरी पैसा तिराउने गर्दैन। र गार्डहरूलाई चाहिँ डबल ड्युटी या त धेरै ड्युटी खटाएको भन्ने सन्दर्भमा चाहिँ हामीले चाहिँ गार्डले जति ड्युटी गरेको हुन्छ त्यही अनुसारको चाहिँ उहाँलाई चाहिँ हामी स्यालेरी पेड गर्छौँ। कसैको चाहिँ अब चाहिँ हामीले देखाएको जुन रेट हो त्यो चाहिँ अब बेसिक रेट हो र उहाँहरूले 12,000 लिएर 16,000 पनि लिन सक्नुहुन्छ। विश्वका करिब 3,30,00,000,000 श्रम शक्ति मध्ये 39% भन्दा बढी महिला जनशक्ति छन्। अन्तर्राष्ट्रिय श्रम संगठन आयोलोले नेपालमा काम गर्ने महिला र पुरुष जनशक्तिको रोजगार अन्तर यो वर्ष 9% हुने बताएको छ। यो अन्तर छिमेकी देश भारत र चीन भन्दा थोरै हो। यसरी हेर्दा नेपालमा काम गर्ने महिलाको संख्या आशा लाग्दै हो, तर पारिश्रमिकको कुरो आउँदा विभेदको कुरा पनि सँगै उठ्छ। ज्याला विभेद सम्बन्धी पोहोर साल बनाइएको दाङ जिल्लाको एउटा रिपोर्ट सुनौ। दाङको चैलाही गाविस वडा नम्बर 2 लमहीकी गोमती परियार लमहीमा रहेको भुजा उद्योगमा विगत 1.5 वर्षदेखि काम गर्दै आउनु भएको छ। उहाँले प्लास्टिकको झोलामा धानको भुजा प्याक गर्ने काम गर्नुहुन्छ। बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म काम गरे बापत गोमतीले दैनिक पाउने ज्याला 50 रुपियाँ थियो, तर अहिले बढाएर 70 रुपियाँ पुर्याइएको छ। गोमती एकदमै खुसी हुनुहुन्छ। पहिलाको 50 थियो, घर व्यवहार धान्नु अलि समस्या परेको थियो, अहिलेको 70 बढ्या छ, धान्नु अलिकति सजिलो छ। अहिलेको जमानाले त धान्न कहाँ सकेला र 70 रुपियाँले त्यही पनि अब गुजरा समेत भयो, छोरा छोरी छन्, खानु पिउनु पर्यो, किन्ने खाने, त्यही त अरू ठुलो व्यवहार चलाउन सकिन्न। 70 रुपियाँले पनि एउटा पोको तेल किन्नुहोस् 55 हुन्छ, 20 रुपियाँ 10 रुपियाँ बस्छ। केटाकेटी छ भाइ पनि छोरा छोरी पढाउनु छ, लेखाउनु छ, खुवाउनु छ। 6 महिना अघि यो उद्योगमा काम गर्ने महिलाहरूसँग कुराकानी गर्दा उनीहरूले एकदमै थोरै ज्याला पाएको गुनासो पोखेका थिए। उनीहरूको गुनासो बोकेर म जिल्ला प्रशासन कार्यालय पुगेको थिएँ। रामकिशोर चलाए दुलमै मिडियामा आयो, मिडियामा आएपछि त्यसमा हाम्रो पनि नाम आयो। अब मिडियामा आइसकेपछि अब सिडिओ साहबको संज्ञानमा यो कुरा आयो, उहाँले इलाका प्रशासनको हाकिम साहबलाई फोन गरेर भन्नुभयो, हाकिम साहबले मलाई बोलाउनु भयो, अफिसमा गए, उहाँले भन्नुभयो कि तपाईँले जे काम गराउनुहुन्छ भने उनीहरू सन्तुष्ट छन् भने एउटा कागज गराएर यहाँलाई जम्मा गर्नु पर्यो हाम्रो अफिसमा, सन्तुष्ट छैनन् भने काम गर्छन् भने गराउनुहोस्, गर्ने त भने बन्द गरिदिनुहोस्, सहमति गराउनुहोस्। त्यो सहमतिको कागज गराएर मैले इलाका प्रशासनमा बुझाएँ। जिल्ला प्रशासनले उद्योग सञ्चालक रामकिशोर कसौधनलाई बोलाएर स्पष्टीकरण माग्यो। सीडीओ कार्यालयमै बसेर रामकिशोरले पुरुष सरह महिलालाई ज्याला दिने सहमति कागजमा हस्ताक्षर गर्नुभयो। पहिले 50 रुपियाँ थियो नि, त्यही 70 रुपियाँमा सहमति भएको थियो। तर हाम्रो केही शोषण गर्ने मानसिकता थिएन, छैन। त्यो टाइममा हाम्रो स्थिति त्यस्तै थियो, 50 रुपियाँको थियो, म 50 रुपियाँ दिइराखेको थिएँ। आज 70 रुपियाँको हिसाब छ, 70 रुपियाँ दिइराखेको छु। तपाईँ गइसकेपछि 20 रुपियाँ बढाइदिनु भयो साउजीले। जो काम गरे पनि, जति गरे पनि, हामीले अब बाहिरको काम होइन, केही होइन। अब दिनको 100 रुपियाँ गराउँ भने बगालले हामीले उ गरेका छौँ। अब साउजीले के भन्नुहुन्छ? ज्यालामा दैनिक 20 रुपियाँ बढेपछि केही राहत महसुस भएको कामदार महिलाहरूको अनुभव छ। कामदार महिला प्रेमा पाण्डे: 50 ले त अब धान्य गाह्रै थियो, 70 भएपछि अलिक ठिकै जस्तो लागेको छ। त्यसमा 20 रुपियाँ बढी भएको अब अलि सजिलो जस्तो लागेको छ। त्यसमा त समस्या हुन्छ, पुग्दैन, ऋण निकालेर पनि खर्च त टार्नु पर्छ। ऋण लिन्छौँ, हामी समूहमा बस्छौँ, ऋण लिन्छौँ। मेरो नाम लक्ष्मण पाण्डे हो। राम्रो लागेछ, 2000 पैसा जस्तो भयो, घरको खर्च आउँछ, हाम्रो रासन पानी आउँछ। मेरो छोराले बम्बईमा कमाउँछ है, म वन पाल्यो, जाने यहाँ चाहिँ नजदिकै यहाँ बसेको छ, घरको नजदिकै, घर व्यवहार अहिले राम्रै चलेछ। पहिले दैनिक 50 रुपियाँ पाइरहेका महिलाहरूले अहिले 70 रुपियाँ पाउन थालेका त छन्, तर त्यतिले पनि उनीहरूको गर्जो टर्न मुस्किल छ। सरकारले उद्योग कारखानामा काम गर्ने मजदुरहरूको दैनिक 8 घण्टाका लागि 180 रुपियाँ ज्याला तोकेको छ। लमहीमा रहेको यो भुजा उद्योगमा काम गर्ने महिलाहरू भने दैनिक कम्तीमा 100 रुपियाँ ज्याला पाउनु पर्ने माग गरिरहेका छन्। तर खसखदो व्यापारले गर्दा कामदार महिलाहरूको माग पूरा गर्न अहिले नसकिने बताउनुहुन्छ सञ्चालक रामकिशोर कसौधन: अब यो स्थितिमा त सम्भव छैन, हेर्छु अब अगाडि कारोबार कस्तो हुन्छ, देशको स्थिति कस्तो हुन्छ। व्यापार राम्रो बढ्यो भने दिन पनि सकिन्छन्, व्यापार भएन भने बन्द पनि गर्न सक्छ। कारोबार गर्न एकदम गाह्रो छ, आए दिन कहिले कसैको बन्दी, कहिले कसैको चक्का जाम, कहिले के त्यो व्यापार बराबर चल्दैन। महिला र पुरुषमा भएको ज्याला विभेदलाई सुधारेर दाङको भुजा उद्योगले एउटा उदाहरणीय काम गरेको छ। तर सरकारले तोकेको न्यूनतम ज्याला कामदारहरूलाई दिन सक्ने अवस्थामा पुगेपछि बल्ल सबै मजदुरहरूले न्याय पाउनेछन्। नेपाल चौतारीका लागि रेडियो स्वर्गद्वारी एफएम दाङबाट म देवेन्द्र बस्नेत। ज्यालादारी मजदुरको कुरा सकिएको छैन। झापा जिल्लामा करिब 30,000 व्यक्तिहरू ज्याला मजदुरी गरेर खान्छन्। यसमध्ये आधा जसो भारतीयहरू छन्। प्रवासी कामदारले जिल्लाको रोजगारी खोसिदिँदा स्थानीय मजदुरलाई समस्या परो भन्छन् त्यहाँका मजदुरहरू। साथी केशव भट्टराईले एकजना स्थानीय मजदुरसँग गर्नुभएको कुराकानी एकैछिन सुनौ। मेरो नाम अमिर कुमार लिङदेन, घर चाहिँ अनारमुनि 4 बिर्तामोड। मेरो पेसा चाहिँ निर्माण क्षेत्रको हो, यो बिल्डिङ कन्स्ट्रक्सन क्षेत्र। 2053 सालदेखि यो क्षेत्रमा म चाहिँ यो बिल्डिङहरू बनाउने मजदुर नायकको रूपमा त्यसमा छिरे। म कस्तो थियो त्यतिखेर ज्याला? महिला मजदुरहरूको त्यतिखेर 60 रुपियाँ थियो दैनिकी ज्याला, भने अब मिस्त्रीहरूको चाहिँ त्यही 80-90-100 यस्तै हुन्थ्यो। अर्धमिस्त्रीहरूको चाहिँ त्यही 70-80 रुपियाँ थियो। तपाईँ यो निर्माण क्षेत्रमा अहिले कुन तहमा पुग्नु भएको छ? क्युपेक नेपाल मजदुर संगठनमा चाहिँ सुरुमा चाहिँ गाउँ कमिटीमा बसेँ। 2066 सालदेखि म क्युपेक नेपाल केन्द्र कमिटीको सदस्य, अहिले मेची अञ्चलको इन्चार्ज छु। यतापट्टि निर्माण क्षेत्रमा चाहिँ तपाईँको जिम्मेवारी के हो यस बेला? निर्माण क्षेत्रभित्रको चाहिँ उसमा मेरो चाहिँ अहिले मिक्सर मिसिनहरू छ, ढलान सम्बन्धीकै विषयमा हिँड्छ यो मिसिन मेरो, र अहिले लोड सेटिङ पनि भइरहन्छ, त्यसले गर्दाखेरि एउटा मेरो जेनेरेटर पनि छ र 3 जति मेरो मिक्सर मिसिन छ। त्यही मिक्सर मिसिन चाहिँ मेरो अहिले हरेक साइडमा चाहिँ ढलानको उसमा मेरो मिसिनहरू हिँड्छ अहिले। यहाँ चाहिँ प्रवासी मजदुरहरूको उपस्थिति पनि बाक्लो छ, प्रवासी मजदुरका कारण अवस्था के छ? वास्तविक रूपमा हामी धेरै नै ठगिएको छौँ। पहिला त्यस्तो अवस्था त्यति धेरै थिएन। यो जुन सीमावर्ती क्षेत्र जस्तो मेचीनगर धुलाबाडी जुन क्षेत्र काँकरभिटा क्षेत्रमा चाहिँ पहिलादेखि नै त्यो चाहिँ समस्याहरू आइरहन्थ्यो, तर यता चाहिँ बिर्तामोड हुँदै सुरुङ्गा हुँदै दमकतिर चाहिँ यस्तो चाहिँ पहिला त थिएन, अहिले चाहिँ एकदम छ्याप्पै पेलिरहेको अवस्था छ। तर पनि यसलाई कुन आइडियाले चाहिँ हामी यो गर्नुपर्छ होला भन्ने एकदम हामी चाहिँ एकदम सोचमा परिरहेको अवस्था छ। कसरी तपाईँहरू पेलिनु भएको छ प्रवासी मजदुरबाट? कस्तो भने अब स्थानीय ठाउँको मजदुरहरूको काम चाहिँ स्थानीय ठाउँकै मान्छेले मजदुरले चाहिँ पाउनुपर्छ भन्ने हाम्रो सबैभन्दा ठुलो कुरो हो, र त्यो काम पाइएन भने अब यहाँका साथीहरू चाहिँ हामी कामदारहरू चाहिँ सबै विस्थापित हुने पर्ने अवस्था छ। अर्को अवस्था चाहिँ के छ भने ती उनीहरू पारीबाट यसै ठाउँमा आएर चाहिँ ढुक्कै चाहिँ बसिदिने, अब कोही चाहिँ हप्ता दिन महिना दिन यसरी ढुक्कै बस्ने अनि उनीहरूले चाहिँ अब काम लगातार गरिदिन्छन्। हाम्रो त बालबच्चा पनि छ होइन, बिहान बालबच्चालाई स्कुल पठाएर दिउँसो काम गर्ने अनि फेरि बेलुका पनि अब बालबच्चालाई स्कुलमा लिन जानुपर्ने अवस्था पनि हुन्छ, घरको काम पनि भ्याउनु पर्ने हुन्छ, कसैको अब चाहिँ घरमा बाख्राहरू कुखुराहरू पनि हुन्छन् त्यो पनि सम्हाल्नु पर्ने हुन्छ, अब परपाहुनाहरू आउँछन्, हरेक समस्याहरू हुन्छन्। तर प्रवासी श्रमिकहरू चाहिँ घर छोडेर आइसकेको हुन्छ यहाँ, भनेपछि उनीहरू ढुक्कैले काम गरिदिन्छन्, त्यो मन पराउँछन्, त्यो हिसाबले पनि हामीलाई चाहिँ अप्ठ्यारो परिरहेको अवस्था छ। उनीहरू काम पनि धेरै गर्छन्, ज्याला पनि कम लिन्छन् तुलनात्मक रूपमा। काम त उनीहरू अलिकति अब ढुक्कै त्यहाँ बस्ने भएपछि स्वभावले अलिकति बढी त गर्ने भइहाले, केही मात्रामा अलिकति कम ज्यालामा चाहिँ लिन्छन् उनीहरू। श्रमिकको काम गर्नेहरू त बराबरै रेट हो, तर ठेका लिने क्रममा चाहिँ अलिकति कम रेटमा उनीहरू काम गर्छन्। यहाँ त भुटानी शरणार्थीहरू पनि बसोबास गर्ने क्षेत्र, अहिले त धेरै शरणार्थीहरू तेस्रो मुलुक पुनर्वास भइसकेका छन् होइन, त्यहाँभित्रका मजदुरहरूको प्रभाव चाहिँ कस्तो रह्यो? भुटानी शरणार्थी र स्थानीय मजदुरहरूको चाहिँ एकचोटि चाहिँ ठुलै समस्या चाहिँ भएकै हो। पहिलाको अवस्थाभन्दा अहिलेको अवस्थामा धेरै घटेको छ होइन, पहिला चाहिँ अत्यन्तै ठुलो समस्या थियो। हामीले त्यो सम्बन्धीमा धेरैचोटि हामीले आन्दोलन पनि गऱ्यौँ, धेरै ठाउँमा हामीले काम गर्दै गरेको ठाउँमा हामीले चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ काम बन्द गर्नेदेखि लिएर सारा कुराहरू पनि गऱ्यौँ, तर अहिले त्यत्रो ठुलो समस्या छैन। तपाईँहरू यहीँका ठेकेदारहरू यहीँका मजदुर नायिकहरूले पनि त महिला र पुरुष कामदारमा त विभेद गर्नु भएको छ नि ज्यालामा त। पहिला चाहिँ भन्ने हो भने धेरै नै विभेद गरेका थियौँ हामीले, त्यस्तै परिस्थिति थियो पहिला, अलि अबुझ पनि थियो। पहिला चाहिँ महिलाको ज्याला सुरु सुरुमा हुँदाखेरि 60 रुपियाँ हुँदाखेरिमा पुरुषलाई चाहिँ 80 देखि 100 रुपियाँ दिने गरिन्थ्यो, तर अहिले आएर महिलाको ज्याला 250 छ भने पुरुषको ज्याला त्यही 250 हुन्छ, कसैको 280 देखि 300 मात्रै हुन्छ। चरखन्नेदेखि लिएर माथि माथि चाहिँ अप्ठ्यारो टाङहरूमा पनि चढ्नु पर्ने परिस्थिति हुन्छ पुरुषले, अब महिला त्यो ठाउँमा चढ्न सक्दैनन्, अब त्यहाँ काम अप्ठ्यारो ठाउँमा हुने भएकोले पुरुषलाई अलिकति मात्रामा बढी ज्याला चाहिँ दिने गरिन्छ, तर खास विभेद छैन अहिले। 30 रुपियाँ 50 रुपियाँको फरकपन पनि त विभेद त हो नि होइन, अलिकति चाहिँ विभेदै छ, तर पनि त्यो समस्यालाई पनि बिस्तारै लैङ्गिक विभेद गर्न पाइँदैन, महिला पुरुषलाई ज्याला फरक गर्न पाइँदैन भनेर हामी ट्रेड युनियनहरूले कुरा उठाइरहेको अवस्था छ, र त्यो बिस्तारै हामी मिलाउने पक्षमा छौँ। उसो त दैनिक ज्याला मजदुरले पनि सरकारले तोकेको न्यूनतम मासिक तलब बराबर हुन आउने दैनिक ज्याला पाउनुपर्ने नियम छ, अनि महिला वा पुरुषलाई तलब दिँदा लैङ्गिक आधारमा विभेद गर्न हुँदैन। श्रमिकलाई मर्का नपरोस् भनेर सरकारले अन्तर्राष्ट्रिय श्रम ऐन अनुसार नेपालमा पनि श्रम ऐन र नीति बनाएको छ, तर ऐन र नियममा भएका सबै व्यवस्था व्यवहारमा लागू भएको छैन। नेपालमा पारिश्रमिक निर्धारण र त्यसको कार्यान्वयन कसरी गरिन्छ बताउँदै हुनुहुन्छ श्रम तथा यातायात मन्त्रालयका सहसचिव केशव दवाडी। अब यसका दुई तिनटा आधारहरू हुन सक्छन्। एउटा आधार भनेको जीवन धान्न र उसको चाहिँ मानवोचित व्यवहारको लागि क्यालकुलेसन गरेर परिवारका संख्या तोकेर, जस्तो नेपालकै कुरा गर्ने हुन्छ भने निजामती कर्मचारीहरूको तलब छुट्याउँदाखेरि 4 परिवार र त्यसलाई 3 युनिटमा प्रक्रिया पनि छ, र अर्को प्रक्रिया के छ भने ट्रेड युनियन र चाहिँ रोजगारदाता बिचको कलेक्टिभ बार्गेनिङबाट एउटाले दिने अर्कोले लिने छलफलबाट पनि गर्ने चलन छ। त्यसो हुनाले फरक किसिमका प्रक्रिया अपनाएर तलब निर्धारण गरिरहेको छ। मोटामोटी श्रमिकलाई जीविकोपार्जन गर्न कति जति आवश्यक पर्छ भनेर श्रमिकहरूको पनि प्रस्ताव हुन्छ, त्यसमा अनि रोजगारदाताले कति दिन सक्छौँ भनेर उहाँहरूले त्यसमाथि पनि छलफल गर्नुहुन्छ, र उहाँहरू दुवै पक्ष बसेर छलफल गरेपछि निर्धारण गर्ने क्रम हुन्छ, र त्यसलाई सहयोग गरेर नेपाल सरकारले के गरेको हुन्छ भने हाम्रो श्रम ऐनले दुवै पक्षको बराबर प्रतिनिधित्व रहने गरी नेपाल सरकारको सहसचिव स्तरको चाहिँ संयोजकत्वमा एउटा समिति, न्यूनतम पारिश्रमिक निर्धारण समिति भनेर गठन गरेको छ। त्यो समितिमा चाहिँ ट्रेड युनियनका तर्फबाट पनि प्रतिनिधिहरू हुनुहुन्छ, र अनि नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व त भइ नै हाल्यो, रोजगारदाताको तर्फबाट पनि प्रतिनिधि हुनु, र उहाँहरू बसेर एउटा लामो प्रक्रिया नै हुन्छ, 4-5 महिना लाग्छ, उहाँहरू बसेर छलफल गरेर एउटा सहमतिको बिन्दुमा आए प्रक्रिया एउटा हो। यदि त्यो निर्णय प्रक्रियामा आउन सक्नु भएन भने त्यतिखेर त्यहाँ नेपाल सरकारले हस्तक्षेप गर्छ, र त्यो हस्तक्षेप गर्दाखेरि पनि खास गरी उहाँहरू दुवैजनाको माग र दुवैजनाको प्रस्तुतिलाई आधार बनाएर मार्ग निकाल्ने प्रयास भयो। निजामतीमा पनि के थियो भने पहिला तलब आएको प्रतिवेदन 2061 भन्ने आधारले एक दुईपटक त्यसले गऱ्यौँ, र अहिले त्यसैलाई मात्रै आधार बनाइएको छैन। अब त्यसमा हेर्दाखेरि नेपाल सरकारको क्षमता, आर्थिक वृद्धिको अवस्था, रोजगारमा आउने मजदुरहरूको पारिवारिक युनिट, यी सबै आधार मानिएको हुन्छ। के मान्ने भन्ने कुराहरू त्यो आयोगले प्रतिवेदन दिएको छ। जो ज्याला मजदुरीमा काम गर्छन् नि उनीहरूको पारिश्रमिकको चाहिँ कसरी हुन्छ? होइन ज्याला मजदुरी पनि त ट्रेड युनियनमा पर्छ, त्यो चाहिँ कृषि मजदुर हुन सक्छ, त्यो अनियमित मजदुरहरू हुन सक्छन्। र त्यसलाई चाहिँ हामी के गरे हुन्छौँ भने ज्याला निर्धारणको दुईटा मेकानिजम छ, एउटा सङ्गठित र ट्रेड युनियनको प्रतिनिधित्व गरेको न्यूनतम पारिश्रमिक निर्धारण समिति भन्ने एउटा श्रम ऐनले व्यवस्था गरेको छ। त्यो श्रम ऐनमा चाहिँ के छ भने कामदारदाताको प्रतिनिधि र रोजगारदाताको प्रतिनिधि समान संख्यामा रहेर र त्यति नै संख्यामा नेपाल सरकारको प्रतिनिधि रहेर एउटा समिति गठन, त्यो समितिले प्रत्येक दुई दुई वर्षमा त्यसलाई रिभाइज गर्छ। त्यो रिभाइज गर्न मजदुरहरूको आफ्नो त्यहाँ आउँछन्, रोजगारदाताको आफ्नो कुरा पनि आउँछ हेरेर अनि नेपाल सरकारले निर्धारण गर्छ। अर्को झ्यालादारी र एक दिन दुई दिनको पाठोहरूमा प्रोजेक्ट अथवा आयोजनाको हकमा चाहिँ प्रत्येक जिल्ला विकास समितिमा समितिले चाहिँ एउटा निर्धारण गर्ने प्रक्रिया छ। त्यसमा चाहिँ अब सिडिओको अध्यक्षतामा छ, कहीँ कहीँ चाहिँ अब एलडियोले पनि त्यसमा कन्ट्रिब्युट गरिराख्नु भएको, त्यो एउटा त्यो छुट्टै समिति छ, त्यही भित्रकै प्रोजेक्ट सञ्चालन समितिहरू छ, त्यसले प्रत्येक जिल्लाको छुट्टा छुट्टै खास गरी यो दैनिक रोजगारीको विषय त्यसले निर्धारण गर्ने गरे पनि हुन्छ। र हामीले अहिले के गरेका छौँ भने खास गरी यो 68 सालमा चाहिँ सूचना प्रकाशित भएको छ, तपाईँको वैशाखतिर नहुँदै हामीले एउटा फेरि निर्धारण गर्नुपर्ने अवस्था हुन्छ। त्यतिखेर हामीले के गरेका थियौँ भने कृषि श्रमिकको लागि पनि दैनिक काम गर्न नसक्ने अवस्था छ, घन्टाको अवस्था छ भने घन्टाले कति पाउने त्यो पनि निर्धारण गरेका छौँ। त्यसपछि कारखाना चिसाको लागि छुट्टै गरेका छौँ र अनि अर्को काम गर्नेको लागि छुट्टै गरेका छौँ। र अब बाँकी रह्यो जिल्लामा चाहिँ जुन तपाईँले भन्नुभएको पछिल्लो प्रकारका चाहिँ जिल्लाले चाहिँ निर्धारण गर्छ, जिल्ला स्तरीय सिडिओले चाहिँ निर्धारण गर्छ, खास गरी जिल्ला विकास समितिको अधिकार क्षेत्रभित्र पर्ने कुराहरू हो। त्यसलाई पनि समान किसिमको होस् भने हामीले यसपटकदेखि अलिकति परिपत्र गरेका छौँ, किनभने हाम्रो अनुभव के रह्यो भने जोडेकै जिल्लाहरूको चाहिँ ज्याला पनि फरक भएको अवस्था पनि कहीँ कहीँ देखियो। त्यो कारणले अहिले हामीले नेपाल सरकारले यी आधारमा चाहिँ निर्णय गरेको भने त्यो आधारहरू परिपत्र गर्ने सोचाइमा छौँ। ज्याला मजदुरीमा कुरा गर्छु, त्यसमा पनि महिलालाई दिने र पुरुषलाई दिनेमा विभेद छ, समितिले नै निर्धारण गरेको विभेद हो कि त्यो दिने रोजगारदाताले नै त्यसरी दिएको हो? अब महिला र पुरुषमा समान कामको लागि समान ज्याला पाउनुपर्छ, त्यसको कुनै विभेदै छैन। त्यो त उहाँहरूले चाहिँ न्याय मागेको अवस्थामा उहाँले न्याय पाउनुहुन्छ, न्याय माग्ने ठाउँ जिल्ला स्तरमा सिडिओबाट पुग्नु पर्यो र यदि युनियनमा आबद्ध भएको गठनको अवस्था छ भने श्रम कार्यालयमा जानु पर्यो। र कुनै पनि समान कामको लागि महिला र पुरुष भएको कारणबाट जेन्डर डिस्क्रिमिनेसन हुँदैन, त्यो गैर संवैधानिक हो। के चाहिँ हुन सक्छ भने महिला भएको कारणबाट फेमिनाइन वर्कमा चाहिँ दिने र त्यसमा थोरै ज्याला, पुरुष भएको कारणबाट अलिकति मस्कुलिन काम दिने र त्यसमा धेरै ज्याला भएको चाहिँ यो आवाज यहाँ पनि आएको छ। अब यसलाई कसरी सम्बोधन गर्न सकिन्छ? काम एसएचमा चाहिँ फरक हुँदैन, तर त्यो कामै छुट्याउँदा र महिला र पुरुषलाई छुट्याइदिन्छ नि भन्ने कुरो चाहिँ सम्बोधन गर्न सकिन्छ। यस नेपाल सरकारले सिरियस भएर सोचिरहेको छ। म तपाईँलाई उदाहरणै दिनु भने हलो जोत्नेले बढी लिने अनि रोपालाई कम दिने अवस्था चाहिँ आएको छ, हामी कहाँ गुनासो आएको छ। तर रोपारै पुरुष भयो र रोपारै महिला भयो भने समान ज्याला चाहिँ पाउनुपर्छ भन्ने चाहिँ ऐनले नै प्रत्यावर्ति गरिसकेको। अब अर्को कुरा, श्रम ऐनले भनेको छ 8 घन्टा काम, 8 घन्टा आराम र 8 घन्टा चाहिँ मनोरञ्जन भनेको छ होइन। अर्को एउटा सेक्टरको कुरा गर्छु म, जस्तो यो सिक्युरिटी गार्ड हरूको जस्तो खालको श्रम गर्नेहरूको चाहिँ 8 घन्टा काम, आराम र मनोरञ्जनको कुरा छ, त्यो लागू हुँदो रहेछ। उनीहरूको कम्तीमा पनि कसैले चाहिँ मिनिमम 12 घन्टा काम गर्नुपर्ने रहेछ, हप्ताको एक दिन बिदा पनि हुँदो रहेनछ। त्यसरी नहुने तर पारिश्रमिक पाउँदाखेरि चाहिँ त्यसरी नपाउने, फेरि त्यो ओभर टाइम गरेको पनि नपाउने, त्यस्तो हुँदो रहेछ। त्यो चाहिँ यहाँहरूले केही मनन गर्नु भएको छ? त्यस विषयमा त हाम्रो ऐन प्रष्ट छ र उहाँ सायद त्यो न्याय माग्न आउनुभयो भने उहाँले चाहिँ सही न्याय पाउनुहुन्छ। त्यसमा के छ भने 8 घन्टाभन्दा बढी कुनै पनि मानिसलाई उसको स्वेच्छा बिना काममा लगाउन पाइँदैन, र अनि बढी लगाउनु परेमा हप्तामा 20 घन्टा र दिनमा 4 घन्टाभन्दा नबढ्ने गरी काम लगाउनुपर्छ। त्यसमा चाहिँ डेडीको दरले त्यो ओभर टाइमको पारिश्रमिक दिनुपर्छ भन्ने कुरो ऐनमा प्रष्ट छ, र उहाँले न्याय माग्न आउनु भने त्यो न्याय पाउनु छ। यदि अन्याय भएको अवस्था हो भने उहाँले नजिकको श्रम कार्यालयमा गएर उजुरी गर्नु भने उहाँले न्याय पाउनु, व्यक्तिगत रूपमा उजुरी गरेको नि छ, त्यसमा प्रष्ट व्यवस्था छ। श्रम तथा यातायात मन्त्रालयका सहसचिव केशव दवाडी पारिश्रमिकमा भएका समस्या हटाउन भएका पहलबारे बताउँदै हुनुहुन्थ्यो। आज हामीले श्रमिकहरूको पारिश्रमिकमा भएका व्यतिथिबारे कुरा गर्यौं। के भयो अब हाम्रो टोलको बाटो त भनेन भनेन तर त्यो बाटो बनाउनको लागि कति बजेट आएको थियो त्यो चाहिँ थाहा पाइरह नि त होइन तपाईँलाई हाम्रो बजेट किन देखाउने हो हामीलाई सूचनाको अधिकार अन्तर्गत सार्वजनिक निकायमा हुने सबै काम कुरा थाहा पाउने अधिकार छ तपाईँलाई भन्ने बित्तिकै सबै कुरो दिन मिल्छ नि तपाईँले यसै भन्नुहुन्छ भनेर म सूचना अधिकार केन्द्रमा गएर सबै कुरा बुझेर आएको छु अनि यो निवेदन पनि सँगै लिएर आएको छु तपाईँ पनि मैले त्यसै भन्दै अब त एकैछिन बस्दै गर्नुहोस् है म फाइल ल्याइहाल्छु नि होइन यो सूचना अधिकार केन्द्रमा कसरी सम्पर्क गर्ने होला लौ न सूचना अधिकार केन्द्रको पैसा नलाग्ने फोन नम्बर 1600170000 फोन गरेर सूचनाको हकको बारे बुझ्न सकिन्छ बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्रालयको सहयोगमा सूचनाको हकका लागि नागरिक अभियान र राष्ट्रिय सूचना आयोग तपाईँलाई कार्यक्रम सुनिसके पछाडि केही भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर हाम्रो नम्बर 5500 पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्टाउन सक्नुहुन्छ हाम्रो पेज हो www.facebook.com/nepalchautari.afn यो कार्यक्रम हाम्रो वेबसाइट www.afn.org.np मार्फत तपाईँ चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आजलाई कार्यक्रम यति नै अर्को हप्ताको नेपाल चौतारीमा अर्को विषयका साथ उपस्थित हुनेछौ आजलाई नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिक राजेन्द्र रिजाल र म कल्पना भट्टराई पनि बिदा हुन्छौ नमस्कार